नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जमा अर्पण शुभ साँझको अर्को एउटा रमाइलो बसाइ लिएर आज पनि हामी तपाईँलाई नै भेट्नको लागि उपस्थित भइसकेका छौँ। प्रविधि कक्षमा हुनुहुन्छ यति बेला विष्णु अनि तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा। तपाईँलाई थाहा नै छ अर्पण शुभ साँझको व्यवसाय लिएर हामी हरेक दिन साँझ 7 बजे पछाडि उपस्थित हुने गर्छौँ। करिब करिब आधी घन्टा तपाईँसँगै रहन्छौँ। मिठा मिठा लोकदोहोरी भाकाहरू तपाईँको लागि राख्छौँ अनि तपाईँको दिनभरिको थकानलाई एक किसिम भए पनि तपाईँबाट टाढा राख्ने कोसिस गर्छौँ। आउन चाहनुहुन्छ यो साँझको बेला एक किसिम भए पनि हामीसँगै रम्न चाहनुहुन्छ, यो साँझलाई अलिकति रमाइलो बनाउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 056563332 र 056563333। यो दुईवटा बाटो आज पनि तपाईँको लागि हामीले खुल्ला गरिसकेका छौँ र यति बेला अर्पण शुभ साँझको व्यवसायलाई तपाईँले यति बेला रेडियो अर्पण 104.5 मेगाहर्जबाट सुन्नुभएको छ, साथसाथै इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ। र यति बेला अर्पण शुभ साँझको व्यवसायमा कोही साथी आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु। हेलो हजुर दिदी, नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? म कोराकदी कुमार लाम हो, हाल अहिले जुम्लामा छु। ओहो, अहिले जुम्लामा हुनुहुन्छ? हजुर। कति भयो कोराकबाट जुम्ला जानु भएको? 3 दिन भयो। 3 दिन भयो, के को सिलसिलामा? शान्ति नै काम थियो दिदी। भने पछाडि त्यतै काम गरेर बस्नु भएको त होइन नि? होइन। ए, अहिले छोटो समयको लागि सानो कामको लागि जुम्ला पुग्नु भयो हो? हजुर। ल, ठिक छ, तपाईँको काम चाहिँ एकदम राम्रो होस्, आफ्नो कामलाई सफल गरेर फर्किनुहोस्, तपाईँलाई शुभकामना छ। थ्याङ्क यू। अनि खाना त खानु भएको छैन होला है? भएको छैन दिदी, अनि हजुरको? मेरो पनि भएको छैन, अब कार्यक्रम सँगै पछाडि मात्रै। अनि आज कसलाई सम्झिनुहुन्छ अर्पण शुभ साँझ मार्फत? फर्स्ट अफ अल हजुरलाई धन्यवाद, टेक्निसियन दादालाई, अनि मेरो घर परिवारलाई, मेरो ड्याडी मम्मी, दादाहरू प्रज्वल, अशोक भाइ, रमेश, प्रवीण, बहिनी शर्मिला, भाउजू सम्झना र सुशीला बहिनी, दिपेन्द्र भाइ र विशेष गरी मलाई माया गर्ने शान्ति लामालाई सुनाउनु हुन्छ। अहिले पनि छिटो कुमारजी नमस्कार। नमस्ते। कुमार आउनु भएको थियो यति बेला जुम्लाबाट, यति बेला चाहिँ जुम्लामा हुनुहुन्थ्यो उहाँ। र तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला। मिठा मिठा लोकदोहोरी भाकाहरू, मर्मस्पर्शी खालका भाकाहरू मैले आज तपाईँको लागि लिएर आएको छु र एकैछिन तपाईँ पनि ती भाकासँगै रम्न चाहनुहुन्छ, हामीसँगै एकैछिन भए पनि सहयात्रा गर्न चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 056563332 र 056563333। दुईवटा बाटो खुल्दैछ। अर्को साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो हजुर, नमस्कार। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर? चैनपुरबाट अबिना तिमलसिना। चैनपुरबाट अबिना तिमलसिना, के गर्नुहुन्छ अबिना? टुवेल्भको कस्तो भयो एक्जाम? ठिकै भएछ, चित्त बुझ्नु भएको छैन? रिजल्ट आएपछि कतिको चित्त बुझ्दो रहेछ त्यति बेला थाहा हुन्छ है? ल ठिक छ, रिजल्ट तपाईँको एकदमै राम्रो आओस् अग्रिम रूपमा मेरो शुभकामना छ। अनि के गर्नुहुन्छ अहिले? पढाइ त यतिकै रोकेर बस्नु भएको छ, एक्जाम दिएर बस्नु भएको छ, यो खाली समयलाई चाहिँ कसरी सदुपयोग गर्नुभएको छ? खासै त्यस्तो केही छैन। ल ठिक छ, रेडियो अर्पण सुन्नुहोस्, हामीलाई माया गर्नुहोस्, फोन पनि गर्नुहोस् है। आजको कसलाई सम्झिनुहुन्छ? धन्यवाद। हुन्छ अबिना, अहिले भने छिटो आउँदै गर्नुहोस् है। नमस्कार, अबिना आउनुहुन्थ्यो यति बेला र अर्पण शुभ साँझको व्यवसाय हो तपाईँको दिनभरिको थकान मेटाउने हाम्रो प्रयास हो। तपाईँ आउँदै गर्नुहोस् 056563332 र 33, यो बाटो खुल्लै छ यति बेला भने अर्पण शुभ साँझको व्यवसायमा यो भागा तपाईँको लागि। तर उनलाई सम्झे मनाउँछ, बिर्सनैलाई सम्झे हुन्छ रुखो देख्ने आकाशैमा जुन छ यो मायाले तडपाउँछ थाहा छ तर उनलाई सम्झे मन हुन्छ परे पनि पागल बहिन तर मेरी सानो आकाशैमा जुन्छ रुखो देख्ने आकाशैमा जुन्छ यो मायाले तडपाउँछ थाहा छ तर उनलाई सम्झे मन हुन्छ रुखो देख्ने आकाशैमा जुन्छ यो मायाले तडपाउँछ तर उनलाई सम्झे मन हुन्छ रुखो देख्ने आकाशैमा जुन छ मर्मस्पर्शी खालको भाका भर्खर भर्खर बजारमा भित्रिएको भाका तपाईँको लागि यति बेला हामीले राखिसकेका छौँ अर्पण शुभ साँझको व्यवसाय सुन्दै हुनुहुन्छ तपाईँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा र साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर हामीलाई सुनिराख्नु भएको छ र कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गरिहाल्छु हेलो नमस्कार कामाटीको बोल्दै हुनुहुन्छ पर्साबाट दुर्गा के छ दुर्गाजी तपाईँको हालखबर हाम्रो पनि एकदम ठिक छ धेरै समय पछाडि भेट भयो है हजुर धेरै नै भयो त्यस्तो 3-4 महिना भइसक्यो होला है हामी भेट्न भएको त बिताउनु भएको छ हिजो आज केमा व्यस्त हुनुहुन्छ दिनहरू त खासै केही छैन अब गर्मी छ अब यतातिर त धान काट्ने मिसो सकेर अहिले अनि त्यही हो अब खेतीपाती नै व्यस्त छ मैले चाहिँ ल ठिक छ राम्रोसँग बस्नु होला सम्झिँदै गर्नु होला है हस् अनि आज को छ सम्झिनुहुन्छ अर्पण शुभ साँझ मार्फत आज अब स्पेसल चाहिँ हजुरलाई हाम्रो विष्णु दाई हुनुहुन्छ है हजुर विष्णु दाईको नि आवाजै चेन्ज भयो जस्तो लाग्यो कि धेरै बसी आएको होला होला है अनि रेडियो अर्पण परिवार मेरो घर परिवार मेरो सबै साथीहरू मेरो बहिनी लिजा लामिसानी अनि मेरो सम्पूर्ण साथीहरू अनि यतिको लागि कार्टुन सुनेर बस्नुबाट सबै साथीलाई मलाई दुर्गा लामिसाने भनेर चिनेन चाहिँ सबैलाई हुन्छ दुर्गाजी अहिले भने छुटौँ नमस्कार नमस्कार दुर्गाजी आउनु भएको थियो यति बेला र अर्पण शुभ साँझको व्यवसाय हो यो तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि फटाफट हामीलाई फोन गर्नुहोला 0956-63-332 र 0956-63-332 बाट खुल्लै छ अर्को साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु हेलो हेलो हजुर नमस्कार नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ माधवपुरबाट बिनुका पन्त के गर्नुहुन्छ बिनुकाजीले बसी बसाई हो अनि बसी बसाई गरिराख्दाखेरि रेडियो अर्पण चाहिँ कतिको सुन्न मन लाग्छ एकदम सुन्नुहुन्छ धेरै माया गर्नु होला है अनि खाना खानु भएको छ कि छैन बन्दैछ ल बिस्तारै बिस्तारै खानु होला है अनि आज कसलाई सम्झिनुहुन्छ अर्पण शुभ साँझ मार्फत अर्पण शुभ साँझको व्यवसाय तपाईँ सुनिराख्नु भएको छ हुन त खाना बनाउँदै हुनुहुन्छ होला तर खाना बनाइराख्नु भएको भए पनि आफ्नो काममा अलिकति लागिराख्नु भएको भए पनि रेडियोको आवाज चाहिँ ठुलो छ विश्वास लिएको छ हामीलाई सुनिराख्नु भएको छ विश्वास लिएको छु यति बेला फेरि पनि तपाईँको लागि अर्को एउटा भाकालाई अगाडि जोड्छु मर्मस्पर्शी खालको भाका छ यो पनि तपाईँको मनलाई पक्कै पनि सुन्छ यो भाकाले मेरो आधा जिन्दगी यसरी नै गयो पलमा देखनी मान भेटनी मान यार कति छन् कति छन् मेरो आधा जिन्दगी यसरी गयो खाना पाछु लाउन पाछु दुःख सुख त्यस्तै हो तर तिम्रो अभावमा सधैँ खड्किरह्यो देख्नी मान भेट्नी मान यस्ताराहर कति छन् मेरो आधा जिन्दगी यसरी नै गयो पाछु लाउन पाछु दुःख सुख त्यस्तै हो तर तिम्रो अभाव सधैँ खड्किरह्यो खाना पाछु लाउन पाछु दुःख सुख त्यस्तै हो तर तिम्रो अभाव सधैँ खड्किरह्यो मर्मस्पर्शी खालको भाका तपाईँले सुनिसक्नु भएको छ अर्पण समाचार आजको व्यवसाय सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो तपाईँले सुन्नै पर्ने रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा र साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकैको नाममा रहेर www.radioarpan.com.np लगइन गरेर पनि हामीलाई सुनिराख्नु भएको छ र आउन चाहनुहुन्छ यो साँझको बेला हामीसँगै कुराकानी गर्न चाहनुहुन्छ यो साँझलाई अलिकति फरक बनाउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 056563332 र 056563333 यो दुईवटा बाटो तपाईँहरूको लागि खुल्लै छ र यति बेला कोही साथी आइसक्नु भएको छ है भन्नुभएको छ उहाँलाई स्वागत गर्छु हेलो हेलो हजुर नमस्कार नमस्ते दिदी कहाँबाट को बोल्दै हुनुहुन्छ कुराक साथदेखि ईश्वर तामाङ हजुर के गर्नुहुन्छ ईश्वरजी बसी बसै दिदी बसी बसै मात्रै हो हजुर अनि खानपिन भयो कि भएको छैन खानापिन भइसक्यो दिदी त्यही छिटो खानु भयो त आज अलि चाँडै भएको छ दिदी ल ठिक छ कहिले चाँडो कहिले ढिलो भइहाल्छ नि है हजुर अनि कतिको सुन्नुहुन्छ अर्पण शुभ साँझ हजुर कार्यक्रम कतिको सुन्नुहुन्छ एकदम दिदी एकदम सुन्नुहुन्छ एकदम मनपर्छ हजुर त्यस्तै गरी सधैँभरि मन परिराखोस् तपाईँलाई अनि सधैँभरि सुनिराख्नु होला है आज कसलाई सम्झिनुहुन्छ कार्यक्रम मार्फत सर्वप्रथम हजुरलाई धन्यवाद कन्डक्टरको दादालाई अनि मेरो घर परिवार हजुर अनि हाम्रो भान्जा जानुभएको छ जुम्लामा अनि उहाँको लागि हजुर अनि मेरो विदेशमा हुने साथी प्रमोद गलान अनि जगत तामाङ अनि अर्पण एफएम सुन्नु भइरहेको होल युनिट चिन्ने मलाई ईश्वर तामाङ भन्ने चिन्ने नचिन्ने सम्पूर्णलाई हुन्छ ईश्वरजी अहिले पनि छुट्याउ नमस्कार नमस्ते ईश्वर आउनु भएको थियो यति बेला र अर्पण शुभ साँझको व्यवसाय हो तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 056563332 र 33 बाटो खुल्लै छ कोही साथी आइसक्नु भएको छ हेलो हेलो हजुर नमस्कार नमस्कार दिदी कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर परिकोटबाट मङ्गल चेपाङ परिवारकोटबाट के भन्नु पऱ्यो मङ्गल चेपाङ मङ्गल चेपाङ हजुर के गर्नुहुन्छ मङ्गलजी कार्यक्रम अनि नरबहादुर चेपाङलाई अनि पूर्णी चेपाङलाई अनि कोराकमा बस्ने दिदी भेनालाई अनि भान्जालाई अनि भालुमारामा बस्ने बिना बहिनीलाई अनि मङ्गल चेपाङ नचिन्ने नचिन्ने सम्पूर्ण हुन्छ मङ्गलजी अहिले भने छुट्याउ नमस्कार नमस्कार मङ्गलजी आउनु भएको थियो यति बेला र अर्पण शुभ साँझको व्यवसायको हामी लगभग लगभग अन्तमा पनि आइसकेका छौँ के गर्नु समय थोरै छ तपाईँसँग धेरै कुराकानी गर्ने मन हुँदाहुँदै पनि गर्न पाइँदैन केही छैन हामी फेरि भोलि तपाईँलाई भेट्नको लागि अर्पण शुभ साँझको व्यवसाय लिएर आउने नै छौँ यति जेलसम्म तपाईँले कार्यक्रम सुनेर बसिदिनु भयो तपाईँ सम्पूर्णलाई धन्यवाद छ त्यस्तै गरी

बुबाको चौरासी पूजा अनि छोराको व्रत बन्द गर्ने दिन नजिकिसक्यो। पूजा सामग्री केही बन्दोबस्त भएको छैन, कहाँ जाने होला काका? त्यो त चिन्ता लिने विषय नै होइन नि कान्छा, खैरनी चार पर्सामा कालिका पूजा सामग्री छँदैछ नि। सत्यनारायण पूजा, रुद्री, वास्तु, विवाह, व्रतबन्ध लगायतका सम्पूर्ण धार्मिक एवं शुभ कार्यका लागि आवश्यक सामानहरू सुपथ मूल्यमा उपलब्ध छ। सम्पर्क कालिका पूजा सामग्री खैरहनी चार पर्सा, बागलुङ काली दुध डेरीको नजिकै, प्रोप्राइटर खिमानन्द सुवेदी, उर्मिला सुवेदी, मोबाइल 9894540005 र 9854148081। चितवन भ्याली प्लॉटिंग तथा हाउसिंग प्राली, अब आकर्षक घडेरीहरुको साथमा रत्ननगर 8 परसौनी टाढा गाउँ स्थित 3.5 बिगामा रहेको प्लटहरू ₹3,00,000 देखि ₹20,00,000 सम्ममा उपलब्ध छ। सोही प्लटमा RCC ढलान सहित 4 कोठाको घर पनि बिक्रीमा रहेको जानकारी गराइन्छ। विकासका पूर्वाधारहरू खाने पानी, विद्युत, ढल, 6 मिटर सेतो पिच बाटो लगायत अन्य सुविधा सम्पन्न 20 हातदेखि माथिको मोहडा भएको घडेरीहरू खरिद गरी आफ्नो उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। साथमा भरतपुर बसन्त चौकदेखि 300 मिटर भित्र रङ फ्याक्ट्रीको आडैमा छुट्टै घडेरीहरू पनि बिक्रीमा छ। चितवन भ्याली प्लटिङ तथा हाउसिङ प्राली, रत्ननगर चितवन। सम्पर्कका लागि राम प्रसाद पौडेल, ओम शान्ति, मोबाइल 9845073867, हरि चापागाई, मोबाइल 9845176387। गयो जिन्दगी, दोस्तै भयो, त कहिले 8 पास नहुने भइस्, म कहिल्यै SLC पास नहुने भए। त्यही त यार, अब पढेर काम छैन। छि छि छि छि छि, हेर यी लाछीहरूको कुरो, ठाउँमा गएर पढे पो पास भइन्छ। भरतपुर स्थित IOL कलेजको सहकार्यमा सञ्चालित मेगा एजुकेशन नेटवर्कमा कक्षा 5 पास भई 6, 7 र 8 फेल भएका विद्यार्थीहरूलाई कक्षा 8 मा, त्यस्तै कक्षा 8 पास भई 9, 10 तथा SLC फेल भएका विद्यार्थीहरूलाई प्राइभेट टेस्ट तथा SLC मा भर्ना खुल्या छ। सम्पर्क मेगा एजुकेशन नेटवर्क, रत्नगर 1 बकुलहर रोयल क्याफेको माथि। फोन नम्बर 0556563396, मोबाइल 9855062377। साथमा अक्टोबर इन्टेकको लागि जापानिज भाषाको कक्षाहरू पनि सञ्चालन भइरहेको छ। न्यू साइनिंग एजुकेशन सेंटर मा भर्ना खुल्यो। हजुर, हामी कहाँ SLC दिन छुटेका, फेल भएका तथा रेगुलर SLC दिन चाहने विद्यार्थीहरूका लागि स्पेशल SLC प्रिपरेशन क्लास मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ। हाम्रा विशेषताहरू, स्वच्छ एवं शान्त वातावरणमा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाबाट लेसन प्लान अनुसार पठन पाठन गराइने, 2000 भन्दा बढी SLC प्रश्न पत्रहरूको हल गराइने, हरेक महिनामा 3 पटकसम्म आन्तरिक परीक्षा लिइने तथा CC क्यामेराबाट विद्यार्थीको निगरानी गरिने। पुनश हामी कहाँ सम्पूर्ण तहका ट्युसन कक्षाको साथै इङ्ग्लिस ल्याङ्ग्वेज तथा +2 साइन्स गरी BBA र CA पढ्न चाहनेहरूको लागि कम्पलसरी बेसिक कोर्स गराइन्छ। सम्पर्क न्यू साइनिंग एजुकेशन सेन्टर, रनपा 8 बकुलर, दूरसञ्चार रोड, प्रबन्ध निर्देशक नवीन कुमार शर्मा। फोन नम्बर 0556563355, मोबाइल 9845183344। गुणस्तरीय शिक्षाको लागि न्यू साइनिंग एजुकेशन सेंटर। के तपाई कोरिया नै जान चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। विगत 9 वर्षदेखि EPS अन्तर्गतको कोरियन भाषा परीक्षामा सफलता हासिल गर्दै आएको हाङ्गुक ल्याङ्ग्वेज इन्स्टिच्युटमा भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। हाम्रा विशेषताहरू, उचित परामर्श पछि मात्र भर्ना लिइने, शिक्षकहरू आफै प्रमुख सञ्चालक भएको, परिमार्जित पाठ्यक्रम लगायत सम्पूर्ण पुस्तक आफै प्रकाशन गर्न सक्षम, मल्टिमिडियाको उचित प्रयोग गरी अध्यापन गराइने, सरकारी मापदण्ड पुरा गरी सुरुमै सूचीकृत। सम्पर्क हाङ्गुक ल्याङ्ग्वेज इन्स्टिच्युट, सही चोक मेगा मार्केटको माथिलो तला शाखा, खैरहनी 4 पूर्वी चितवन, पर्सा, नेपाल बैंक सँगै। फोन 9845065401, 9845067636 र 9855059007। अनि नानीलाई केटो कस्तो लाग्यो त? उहाँ भन्दा पनि उहाँले लगाएको सुटले मेरो मन छोयो। भनेपछि यो सम्बन्ध अगाडि बढाउँ त? ओके। नयाँ व्यवस्थापनको साथमा सियाराम, टिकजाम, रेमन्ड लगायतका उत्कृष्ट ब्रान्डका कपडाहरू, स्कुल कलेजका ड्रेस एवं जुनसुकै संस्था वा व्यक्तिका रोजाइ अनुसारका युनिफर्म तथा अन्य कपडाहरू आकर्षक रूपबाट सिलाइ गरिने तपाईँहरूकै विश्वासिलो टेलरिङ सेन्टर। परिचित सटिङ सुटिङ एन्ड टेलरिङ सेन्टर, खैरेनी 4 पर्सा, नेपाल बैंक भवन, प्रोपाइटर राजेश खाती। मोबाइल नम्बर 9845586211 र फोन नम्बर 0556583139। के शिवारी, कता हिँड्यौ? वैदेशिक रोजगारीको प्रोसेसिङको लागि काठमाडौँ हिँडेको ठुल्दै। ल, किन जानु पर्यो काठमाडौँ? रत्नगर 8 पुरानो कर्मचारी पेट्रोल पम्प सँगै रहेको श्री कृष्ण कन्सल्टेन्सीमा जाऊ न। हजुर, दुबई, कतार, मलेसिया, साउदी अरब लगायत अन्य गल्फ कन्ट्रीहरूमा सुपथ मूल्यमा जान चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। सम्पर्क श्रीकृष्ण कन्सल्टेन्सी, रत्नगर 8 पुरानो कर्मचारी पेट्रोल पम्प, शिखर हार्डवेयरको माथि। मोबाइल 9819364302 र 9845554738। फोन नम्बर 0656263666। सिआइएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो र www.cin.org.np विश्वभर सुन्न सकिन्छ। नेपाल भ्रमणमा रहनुभएका म्यानमारका लोकतन्त्रवादी नेत्री आङ सान सुकीद्वारा सभासदहरूलाई सम्बोधन। नेपालका नेताहरूले मिलेर संविधान बनाउनेमा विश्वास। A close eye on us as we go forward to try to establish true democracy in our country. महाधिवेशन नजिकिँदै जाँदा एमालेका शीर्ष नेताहरू टाढिँदै, फुटेका माओवादीहरू बीच छिट्टै एकता हुने एकीकृत माओवादीका अध्यक्ष प्रचण्डको दावी। माओ मान्ने जतिलाई सबलाई एक ठाउँमा केन्द्रित गर्नुपर्ने भएको छ र अहिले विराटनगर सम्मेलनबाट हामीले त्यो गर्ने पनि भनेका छौँ। बाढीका कारण विस्थापित दार्चुलाका सरकारी कार्यालयहरूलाई एकीकृत रूपमा पुनर्स्थापना गरिने, सडक निर्माणमा डोजरभन्दा मानवीय श्रमलाई प्राथमिकता दिँदा ओखलढुङ्गाका श्रमिक दङ्ग। एउटा स्थानीय तवरमा रोजगारको सृजना गर्ने र दोस्रो गाउँ गाउँमा बाटो पुर्याउने। र ब्राजिलमा जारी विश्वकपमा आज 3 खेल हुँदै। हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN। पार्टी टुक्रिएका कारण दोस्रो संविधान सभामा निकै पछि परेको भन्दै एकीकृत माओवादीका नेताहरूले पार्टी एकताको प्रयास थालेका छन्। नेपालमा कम्युनिस्ट पार्टीहरू फुट्ने र जुट्ने क्रम चल्दै आएको छ। व्यक्तिगत तथा समूहगत